جشن ولادت کے موقع پر صرف چراغاں اور سجاوٹ وغیرہ میں لاکھوں روپے خرچ کیے جاتے ہیں، کیا اس کے بجائے غرباء و مساکین میں اتنی رقم تقسیم کر دینا کار ثواب نہیں؟ لاکھوں کا حساب آپ نے غلط لگایا ہوگا، کروڑوں خرچ کیے جاتے ہوں گے۔ قوم سبحان اللہ ولدی خوش ہوتی ہے، یہ سب سمجھتے ہیں کہ آقا کے نام پر اربوں روپے کی بھی اگر روشنی کر لیا تو کم ہے، کہ لوگ اپنی اولاد کی شادیوں پر بھی تو چراغ کرتے ہی ہیں نا۔ تو اس کو فضول خرچی نہیں کہتے، اگر یوں فضول خرچی کا اگر آپ کہنے جائیں گے کہ چراغاں پر اتنی فضول خرچی ہے کہ یہ اس کو غریبوں کی مدد میں خرچ کر دیا جائے، تو آپ حج کا کیا کریں گے؟ حج میں اربوں کھربوں روپے خرچ ہوتے ہیں، حج روک دیا جائے اور یہ رقم غریبوں میں کیا دے دی جائے؟ اسی طرح کروڑوں اربوں کھربوں روپے کی قربانیاں ہر سال بقرعید میں کی جاتی ہیں، کیا ان کو بھی روک دیا جائے اور غریبوں کی مدد کر دی جائے کہ یہ فضول خرچی ہے؟ یہ نہیں ہوتا، نیت دیکھی جاتی ہے، اگر اللہ کی رضا کے لیے ہے تو اچھا کام ہے، تو جس کام کو شریعت نے منع نہیں کیا وہ اچھا ہی اچھا ہوتا، اس کو فضول خرچی نہیں کہا جاتا، یہ شریعت کا اصول ہے، ورنہ تو بہت سارے کام ناجائز ہو جائیں گے۔ چنانچہ اللہ تبارک و تعالی آٹھواں پارہ سورۃ الاعراف کی آیت نمبر 32 میں ارشاد فرماتا ہے، قل من حرم زینۃ اللہ التی اخرج لعباده والطیبات من الرزق۔ میرے آقا نعمت امام اہل سنت عظیم البرکت عظیم المرتبت پروان اے شمع اے رسالت مجدد دین و ملت مولانا شاہ احمد رضا خان علیہ رحمت الرحمن اپنے شہرہ آفاق ترجمہ قرآن کنز الایمان میں اس کا ترجمہ یوں کرتے ہیں، تم فرماؤ کس نے حرام کی اللہ کی وہ زینت جو اس نے اپنے بندوں کے لیے نکالی؟ اس کے تحت صدر الافاضل حضرت مولانا نعیم الدین مراد آبادی علیہ رحمت اللہ الہادی فرماتے، خواہ لباس ہو یا اور سامان، خواہ لباس ہو یا اور سامان زینت، اور مزید فرماتے اور کھانے پینے کی لذیذ چیزیں۔ آیت اپنے عموم پر ہے، ہر کھانے کی چیز اس میں داخل ہے، جس کی حرمت پر نص وارد نہ ہوئی، یعنی جس کو شریعت نے حرام نہیں کہا وہ ہر چیز جائز ہے۔ تو جو لوگ توشہ، گیارہویں، میلاد شریف، بزرگوں کی فاتحہ، عرس، مجالس، شہادت وغیرہ کی شیرینی، سبیل کے شربت کو ممنوع کہتے ہیں، وہ اس آیت کے خلاف کر کے گناہگار ہوتے ہیں، اور اس کو ممنوع کہنا اپنی رائے کو دین میں داخل کرنا ہے، اور یہی بدعت و ضلالت ہے۔ تو جو زینت اللہ نے جائز کر دی اس کو بندہ ناجائز کہے گا تو وہ گویا شریعت میں مداخلت کر رہا ہے۔ تو یہ جو چراغا ہو رہا ہے اس کے یہ کیوں منع ہے؟ شریعت میں کیا آپ کے پاس دلیل ہے کہ اس کو منع کہہ رہے ہیں؟ انہیں کوئی ایسی دلیل آپ کو لانی پڑے گی کہ آپ کے یہاں شادی ہو تو آپ بہت زیادہ سجاوٹ کریں تو جائز ہو جائے، اور آمینہ کے لال صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ کی ولادت کی خوشی میں خوش ہو کر کوئی چراغا کرے تو ناجائز ہو جائے، یہ دلیل لانی پڑے گی۔ پھر جتنے لوگ اس سے، بعض لوگ جو اختلاف کرتے ہیں، منع کرتے ہیں اس کو، یہ بھی اپنے سیاسی طور پر جب جلوس نکالتے ہیں، سیاسی طور پر لائٹنگ بھی کرتے ہیں، स्कूटरों के भी जुलूस निकालें गे, बम्पर या कोई वो हुटर और ये सब इस्तेमाल करेंगे, कान फाड़ आवाज भी ये लोग इस्तेमाल करेंगे, सब करते हैं। बाकायदा दिन भी मनाते हैं, मखसूस अय्याम में वो खूब जुलूस जलसे सब कुछ करते हैं। फिर सितम वाला सितम ये कि योम पाकिस्तान में जो लाइटिंग होती है इसको भी मना कोई नहीं करता, लेकिन जश्न विलादत की लाइटिंग खटकती है तो ऐसा लगता है कोई मरज है जो मजबूर कर रहा है। अल्लाह उस मरज से हर मुसलमान को महफूज फरमाए। बहरहाल ये इसराफ नहीं है। इमाम गजाली रहमतुल्लाह ताला अलैह ने कीमिया सआदत, इहया उल उलूम वगैरह में नकल किया, मेरे आका आला हज़रत रज़ियल्लाहु ताला अन्हु के मरफूजा शरीफा में भी है। एक बुजुर्ग के यहां इज्तिमाए जिक्र था, 1000 शमें उन्होंने रोशन कर रखी थी, तो कोई साहब उस मजलिस में शरीक थे, उनके दिल में ये वसवसा आया कि इतनी सारी शमें इन्होंने जला दी हैं, ये तो इसराफ। तो वो बुजुर्ग जो थे वो साहिब कश्फ थे, अपने करामत से उनको कश्फ हो गया, तो उन्होंने उन साहब से फरमाया कि आप उठिए और इन 1000 शमों में से जो भी शमा आपको ऐसी नजर आए जो अल्लाह की रजा के लिए नहीं जलाई गई उसको आप बुझा दें। जब उन्होंने यह सुना तो घबरा गए और फौरन उन्होंने माफी तलब की। तो बदगुमानी जो है ये बुरी बात है। तो ये जो लोग लाइटिंग कर रहे हैं अंडरस्टूड है कि जश्न विलादत मनाया जा रहा है। अब अगर बिलफर्ज किसने रियाकारी के लिए किया भी हो तो ये उसका मैटर है, आपके हाथ में डंडा किसने दिया जो आप सबकी खबर लेते फिरे और एहतसाब करें। आप अगर किसी पर बदगुमानी करेंगे भी शख्स मोयन पर कि ये रियाकारी के लिए, तो अगरचे वो रियाकारी के लिए हो आपको बदगुमानी करने का गुनाह मिलेगा, क्योंकि आपके पास तो कोई शर्ई दलील है ही नहीं कि ये रियाकारी कर रहा है, कि उसका ताल्लुक दिल से या आप उसके करीब होते और वो उसने कहा होता कि मैं दिखावा कर रहा हूं ताकि मेरी वाहवाह हो। लेकिन ऐसी कोई बात आपको जब पता नहीं, खामखा मुसलमानों पर तोहमत रखना कि ये रियाकारियां करते हैं, ये ज़ाहिर गुनाह का काम है। जश्न महबूबे खुदा पर दिल हमारा है फिदा, जश्न आका की विलादत का मनाते जाएंगे। चार जानिब हम दिए घी के जलाते जाएंगे, चार जानिब हम दिए घी के जलाते जाएंगे। अरे घर तो घर सारे महल्ले को सजाते जाएंगे, घर तो घर सारे सारे महल्ले को सजाते जाएंगे, और हम रबीउल नूर में झंडे हरे लहराएंगे, हम रबीउल नूर में झंडे हरे लहराएंगे, सारी गलियां रोशनी से जगमगाते जाएंगे, सारी गलियां रोशनी से जगमगाते जा। जश्न महबूबे खुदा पर दिल हमारा है फिदा, जश्न महबूबे खुदा पर दिल हमारा है फिदा, हम जश्न आका की विलादत का मनाते जाएंगे, जश्न आका की विलादत का मनाते जाएंगे, अकीद करते रहेंगे इज्तिमाए ज़िक्र नाम, अकीद करते रहेंगे इज्तिमाए ज़िक्र नाम, उनकी नात खानी की मचाते जाएंगे, वो میں ان کی نعت خوانی کی مچاتے جائیں گے. سرکار کی آمد مرحبا, سرکار کی آمد مرحبا, سرکار کی آمد مرحبا, اقبال کی آمد مرحبا, دلبر کی آمد مرحبا, دلدار کی آمد مرحبا, سرور کی آمد مرحبا, سردار کی آمد مرحبا, آقا کی آمد مرحبا, داتا کی آمد مرحبا. جشن آقا کی ولادت کا مناتے جائیں گے ہم, جشن آقا کی ولادت کا